मन मेरो जान्छ है उडी उडी कता कता हुन्छ है बेपत्ता छैन प्वाँख पखेटा तै पनि यस्तरी उड्छ यो गजमा त चित्रको